मेरो दाउरा उनको घाँस भारी एउटै थियो बिसाउने चौतारी। गायनी दाई, तपाईँको गीत सुन्दा मलाई पनि एउटा गीत गाउन मन लाग्यो। मैले एउटा गीत गाउँछु, तपाईँले सारङ्गी बजाउनुहोस् है। हुन्छ बाबु, मैले सारङ्गी बजाउँछु, तपाईँले गीत गाउनुहोस्। सुना, सुनाऊ कथा सुनेर आउने छैनौ सुनाउँछु मेरो कथा सुन मेरो कथा सुनेर आउने छैनौ I know.